रेडियो जगतमा नेपाली चलचित्रको जानकारी अब विभिन्न सेगमेन्टका साथमा रिभ्यू प्रिभ्यू On the spot. तपाईलाई फिल्म कस्तो लाग्यो? फिल्म रोमान्टिक ठीक छ। खुशी लागिरहेछ। मैले त अझ मजाकी रूपमा पनि भन्दै थिएँ कि पहिलो युगदेखि युगले 19-20 वर्ष चल्यो, अब दोस्रो युगदेखि युगले अर्को 19-20 वर्ष जाने हो कि। आर्टिस्ट इन्टरभ्यू। बिक्नु ठूलो कुरो हुँदैन, टिक्नु ठूलो कुरो हुन्छ। करेन्ट गॉसिप र दर्शक श्रोताले मन पराएका उत्कृष्ट चलचित्रका गीतहरूको काउन्टडाउन। मैले त्यही भएर मन पराएको, मैले त्यही भएर मन पराएको। यो हो कलिउड कम्प्लिट प्याकेज कार्यक्रम बायोस्कोप। गुड मर्निङ, नमस्कार अनि स्वागत छ यहाँलाई श्रोता रेडियो कान्तिपुर रेडियो राष्ट्रको जुन 101.8 मेगाहर्जमा पोखरा नेपालगञ्ज र धनगढी वरपरका क्षेत्रमा 96.1 मेगाहर्जमा नेपालका विभिन्न भूभागमा पूर्वाञ्चलका कुना कन्दरामा र रेडियो कान्तिपुर .com लगइन गरेर यहाँले अनलाइन रेडियोको रूपमा इन्जोय गर्नुभएको छ विश्वभरि नै र अफकोर्स इन्टरनेट मार्फत यहाँहरूको जुन लगइन गर्दै हुनुहुन्छ यहाँहरूले त्यो निकै नै कमेन्डेबल छ, अत्यन्तै प्रशंसनीय छ। र कार्यक्रम अब भने सुन्न सक्नुहुन्छ यहाँहरूले बायोस्कोप। बायोस्कोप कार्यक्रम एउटा यस्तो कार्यक्रम हो जसमा हामी नेपाली चलचित्रका बारेमा एकदमै कम्प्याक्ट हुन्छ तर कम्प्लिट विभिन्न फ्रेस सेगमेन्टका बारेमा जानकारी दिन्छौँ, फ्रेस सेगमेन्टमा सुसज्जित गरेर नेपाली चलचित्रका बारेमा जानकारी दिन्छौँ। र यसको क्रममा हरेक बुधबार चाहिँ आजको पनि बुधबार फिल्म रिपोर्टर विजय आभासका साथमा उपस्थित भइसकेका छौँ। नेपाली रजत पटको बारेमा समग्र जानकारी, यो हप्ताभरिका जानकारीको प्याकेज कार्यक्रम बायोस्कोप लिएर म यहाँकै विविध कार्यक्रम प्रस्तुता यहाँकै रेगुलर होस्ट हेम सुवेदी र क्रम जारी रहनेछ। बिहान यो 10 बजे कान्तिपुर डायरी पछाडि बाँकी समय 11 बजेसम्मको लागि यहाँले सुन्दै आइरहनु भएको छ श्रोता। र आज त विशेष गरेर जुन यो मुस्लिम दाजुभाइ दिदीबहिनीहरूले मनाउने पर्व जुन ईद रहेको छ यसको अवसरमा पनि सार्वजनिक विदा पनि रहेको छ र धेरै धेरै शुभकामना छ। यसका बारेमा म अझ पनि जानकारी दिनेछु र एउटा आपसी सद्भावना, आपसी मेलमिलापको पर्वका रूपमा हामीले जसरी यो धार्मिक सहिष्णुता अन्तर्गत विभिन्न धर्मलाई सद्भावका दृष्टिकोणले हेर्ने गर्दछौँ, यस अन्तर्गत मुस्लिम दाजुभाइ दिदीबहिनीहरूको यो एउटा विशेष महत्वको पर्वको आज एकदम रमाइलो दिन पनि हो। यसको लागि धेरै धेरै शुभकामना दिँदै अब यो महिना प्रारम्भ भएको छ, नयाँ महिनाको प्रारम्भ भएको छ अथवा मङ्सिर महिनाको पहिलो हप्ताको कार्यक्रम पहिलो कार्यक्रम पनि हो यो र पहिलो कार्यक्रम भएको कारणले गर्दा हामी स्टार अन द रेड कार्पेटको रूपमा आजै इन्ट्रोड्युस गर्ने पनि पाएका छौँ। संयोग कस्तो रहेको छ भने श्रोता कि आज नै 1 गते परेको छ र 1 गते नै हामीले स्टार अन द रेड कार्पेट ग्रुपमा बुधबारकै यो कार्यक्रममा जानकारी एक्सक्लुसिभली प्रस्तुत गर्ने भएका छौँ। त यहाँलाई पनि लागिरहेको होला विभिन्न स्टार जुन नायक नायिकाहरूलाई हामी लिएर आउँछौँ यसपटक को हुनु होला भन्ने पनि लागिरहेको होला त्यो र कसको कुन फिल्मको कभरेज हामी दिन्छौँ भन्ने पनि यहाँलाई लागिरहेको होला। त्यो आज यहाँको जुन क्युरियोसिटी छ अथवा जुन एउटा कौतूहलता छ त्यसलाई हामी अवश्य पनि पुरा गर्ने कार्यक्रम एकदम सुन्दै रहनु होला। तर कार्यक्रममा अनेकन कुराहरू त खाँदिएका छन्, आजको विशेष आकर्षण के हो जसले गर्दा तपाईँले यो कार्यक्रम सुनिरहनु पर्ने हुन्छ त्यसको बारेमा त सबभन्दा पहिले हामीले एउटा विशेष अट्र्याक्टिभ जुन ट्रेलर अथवा हेडलाइन्स जुन हामीले प्रस्तुत गर्छौँ कार्यक्रम बायोस्कोपमा अब प्रस्तुत हुने विषयका बारेमा त्यसतर्फ लाग्नु एकैछिन। नमस्कार, म नायिका नन्दिता किसी, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो जगतमै एक पृथक धार बोकेको कार्यक्रम बाइसको म हरेक हप्ता सुन्छु, तपाईँ पनि सुन्नुहोस् है। कार्यक्रम बाइस्कोपमा तपाईँ आज सुन्न सक्नुहुनेछ राजेश दाईलाई कपाल काट्न कसले उक्सायो, युना भन्छिन् मलाई आत्माले नराम्रोसँग तर्सायो, स्टाफ नर्स बढ्ने शोभाको चाहना थियो चरा जस्तै उड्न खोज्दा खै के भइदियो, बुढेसकालमा आफैलाई धिक्कार्दैछन् कलाकार, भुटानीलाई नागरिकता दिन्छौ कहिले सरकार? केही छैन अघि केही छैन पछि केही छैन झमेला। सुरेश र नम्रताको भित्र भित्र टक्कर, यो टक्करले कसले पो खाने हुन् ठक्कर? त यी हाम्रा आकर्षण अथवा भनौँ जुन आजको आकर्षक विषय रहेको छ त्यो हामीले प्रस्तुत गरेका थियौँ कार्यक्रम बायोस्कोपमा। त्यसैले पनि एकदमै कार्यक्रम सुन्दै रहनुहोला, कतै पनि नजानुहोला, आफ्नो रेडियो सेट छोडेर अथवा कहीँ पनि यहाँहरूले सफल नगर्नुहोला, त्यस्तो रेडियोको नभलाई यताउता नहल्लाउनुहोला र हामीसँग रहनुहोला कार्यक्रम बायोस्कोपमा। बायोस्कोपमा यो आजको आकर्षक विषयका बारेमा त हामी जानकारी दिन्छौँ नै, तर त्योभन्दा अगाडि एकपटक फेरि पनि भनिहालौँ श्रोता कि हाम्रो एउटै मात्र चाहना हुन्छ, यो स्रष्टा र सङ्गीतको जुन 12 वर्षदेखि हामी सम्मान गरिरहेका छौँ त्यसको क्रममा अब मङ्सिर 10 गते जुन एउटा मोस्ट अवेटेड मोमेन्ट हाम्रो लागि छ, एकदम प्रतीक्षाको विषय र प्रतीक्षाको दिन पनि, त्यो मङ्सिर 10 गते अब आउने लागेको छ र मङ्सिर 10 गते हामी हाम्रो 12 वार्षिक उत्सव रेडियो कान्तिपुरको यहाँहरूसँग नै मनाउन गइरहेका छौँ। त्यसैले यहाँहरू जहाँ हुनुहुन्छ, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएका हाम्रा सम्पूर्ण श्रोताहरू जो हुनुहुन्छ, उहाँहरूलाई सहभागी गराउनु हाम्रो एउटा दायित्व र कर्तव्य पनि हो। यहाँहरू जहाँ भए तापनि, चाहे महेन्द्र नगरको त्यो गड्डा चौकी अथवा महेन्द्र नगरको त्यो ठाउँमा हुनुहुन्छ, चाँदनी दोधारा जो नेपाल पारीका दुई गाउँमा हुनुहुन्छ, अथवा पूर्वको ओलाङचुङ गोलामा हुनुहुन्छ भने पनि यहाँहरूले हाम्रो यो जुन www.radiokantipur.com लगन गरेर एकदम साधारण भन्दा साधारण हाम्रो फ्रिक्वेन्सीका बारेमा सोधिएको प्रश्नको उत्तर दिनुपर्ने हुन्छ। के थाहा ताप्लेजुङको ओलाङचुङ गोलाबाट नै हामी तपाईँलाई छान्छौँ अथवा महेन्द्रनगरको गड्डा चौकीबाट तपाईँलाई छान्छौँ कि हामी त्यो एकातिर छँदैछ, त त्यसका लागि अवश्य पनि यहाँले प्रतीक्षा गरिनुपर्ने हुन्छ। तर लागौँ सबभन्दा पहिले यो एउटा रुमर्सको अथवा विभिन्न गसिपको जुन यो क्षेत्र छ त्यसमा करेन्ट गसिप अथवा यो हप्ताभरि भएका गसिप के कस्ता रहेका छन् त्यसको बारेमा जानकारी लिउँ। करेन्ट गसिप, नेपाली चलचित्र क्षेत्रको हट एन्ड ह्यापनिङ गतिविधिको जानकारी। अधिकांश चलचित्रमा प्रहरीको भूमिकामा देखिएका नायक राजेश हमालले आफ्नो लामो केशलाई प्राय काट्दैनथे, तर चलचित्र फर्किआउका लागि भने उनले आफ्नो केश प्रहरीको जस्तै बनाएका छन्। नक्सालमा रहेको ब्युटी क्लबमा चलचित्र फर्किआउमा राजेश हमालले भनौँ न यो सहीदेखि एसपीसम्मको भूमिका पनि निर्वाह गरेका छन्। राजेशले कपाल नकाटे चलचित्रको युनिटलाई सहयोग गर्ने नक्साल प्रहरीको भनाई आएपछि राजेश हमालले कपाल काट्न बाध्य भएका पनि हुन्। कपाल काटेपछि राजेश हमालले आफू 16 वर्षको भएको जस्तो लागेको प्रतिक्रिया पनि दिएका छन्। गजब छ, छोटो र छरितो कपालमा सबका लागि प्रतीक्षा गर्दै रहनुहोला। यी र यस चलचित्रसँग सम्बन्धित विभिन्न जानकारीको लागि कार्यक्रम बायोस्कोपका विभिन्न कार्यक्रमहरू सुन्दै रहनुहोला। नायिका युना उप्रेती चलचित्र यो